दिलरुबा दिलरुबा दिलरुबा दिलरुबा नाराजी तो अंधा नाराजी कलक गोरे के जानान में बेवफा औरे जा औरे जा औरे जा औरे जा औरे जा नाराजी तो अंधा नाराजी कलक गोरे के जानान में बेवफा दिलरुबा दिलरुबा दिलरुबा दिलरुबा नाराजी दिलरुबा दिलरुबा दिलरुबा दिलरुबा दिलरुबा नाराजी पखंदा नाराजी हल्क गोरे की जाना में बेवफा औरे जा औरे जा औरे जा औरे जा औरे जा नाराजी पखंदा नाराजी हल्क गोरे की जाना में बेवफा दिलरुबा दिलरुबा दिलरुबा दिलरुबा दिलरुबा नाराजी مطلب خوشادی رنو کبھی وقت پاک سو کے گھر دے داما دل ربا دل ربا دل ربا دل ربا دل ربا ناراضی پسند ناراضی کل کگورے کی جانان میں بے وفا اورے جا اورے جا اورے جا اورے جا اورے جا ناراضی پسند ناراضی کل کگورے کی جانان میں بے وفا جانان میں بے وفا